www.attableeg.com, the reviver of Iman. قال النبي صلى الله عليه وسلم إن لربكم عز وجل في أيام دهركم نفحات فتعرضوا لها لعل أحدكم أن تصيبوا منها نفحات لا يشقى بعدها أبدا رواه الطبراني. ترجمہ اس حدیث کے لیے بے شک تمہارے رب کی طرف سے تمہارے ذرا زمانے ہی کے دنوں میں نفحات آتے ہیں. بہت پہلے کبھی دیکھا تھا میں نے اس کے آگے کو سب بیان کیا تھا. آئیے حدیث سامنے آئی تو میں کیا سناؤں گی اس میں کیا گیا. بے شک تمہارے رب کی طرف سے تمہارے زمانے ہی کے دنوں میں نفحات آتے ہیں, ان کو تم تلاش کرو. اگر تم ان کو پا گئے اس کے بعد تم کبھی شکی نہیں ہوں گے. غالباً بہت پہلی بات ہے کیونکہ رمضان ہی کے بارے میں اس حدیث کو پڑھی, اور تو نفحات رہتے ہی ہیں رمضان کے مہینے میں. نفحات کثرت سے اللہ تعالیٰ کے ملتے سے قید کر دی گئی, لیکن آپ رمضان میں اس کا خاص اہتمام ہونا چاہیے. حدیث کے الفاظ ہیں, قال صلی اللہ علیہ وسلم ان لربکم عز و جل فی ایام دہرکم نفحات فتعرضوا لها لعل احدکم ان تصیبہ منہا نفحات لا یشقى بعدہ ابدا رواہ الطبری. غالباً مولانا ترجمان سننے والے کی کتاب سے دیا. کیا نام تھا دیا. بے شک تمہارے رب کی طرف سے تمہارے زمانے ہی کے دن ہر وقت سب کے لیے ہے. یہ نہیں کہ یہ صحابہ کا زمانہ ختم ہو گیا ہے تو دوسری بھی ختم ہو گئی ہے. تو اب تک اللہ کے یہاں جو چیز جاری ہوتی ہے وہ جاری رہتی ہے. اللہ کیا آپ کو معلوم نہیں ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, اللہ رب العزت اخیر سما پر نزول فرماتے ہیں سمائے ارض پر, اور نرا فرماتے ہیں ہر مستقبل ہر کوئی مغفرت طلب کرنے والا کہ اس میں مغفرت ہو, ہر کوئی روزی طلب کرنے والا کہ میں روزی دوں. تو کیا یہ بس حضور اقدس صلی اللہ علیہ وسلم سر خاص تھا؟ صحابہ کے دوران میں تھا, تابعین کے دوران میں تھا, اب بھی ہے. حضرت خالی ایک تو فرماتے ہیں, حضرت خالی فرماتے ہیں کہ ایک ہی مثال سمجھو, تم سوئے ہو, تمہارے چھت پر کوئی آگے محبوب آ جائے تو تمہارا کیا حال ہونا چاہیے, کیا حال ہونا چاہیے اسے تصور کرو. تصور کرو کہ اللہ تعالیٰ موجود ہے سمائے عرض پر, تم کو کس حال میں رہنا چاہیے, کیسی طلب پیدا ہونی چاہیے, کیسی بےتابی ہونی چاہیے. تمہارا محبوب ہمارے قریب, تمہارا محبوب تمہارے قریب. تو یہ صرف اسی زمانے کا خاص نہیں ہے, اب بھی روزانہ ہے, روزانہ. مجھے تو یہ ابھی بہت یاد آتی ہے سفر میں جب رہتا ہوں, جب بھائی بعد پھر سفر بارہ بجے آدمی بھی ہوتا ہے, کبھی تین بجے بھی ہوتا ہے, کبھی چار بجے بھی ہوتا ہے, پتا نہیں. اس وقت میں ضرور خیال کرتا ہوں اللہ کی بولی ہم سفر میں ہیں, لیکن تیرا قیام تھے اس آسمان پر. ہم اگر گھر پر نہیں تھے تیری قدر کر سکے تو اب قدر کر رہے ہیں, ہم بیدار ہیں اس بنا پر. جو چیز وہاں سے جاری ہوئی ہے یہ سب جاری رہیں گی. ما عندکم ینفد وما عند اللہ باق, جو تمہارے پاس ہے وہ تک ختم ہو چکی, اللہ کے پاس جو ہے وہ تو جاری ہے. کیا اللہ تعالیٰ جو اجر دیتا ہے ایک جیت پر دس اور اسے بڑھاتے ہیں, کیا یہ ختم کر دے تو ہمیشہ؟ بلکہ علماء نے یہاں لکھا ہے کہ ہو سکتا ہے کہ آخری زمانے میں اور بڑھ جائے. क्योंकि फितरे हैं, फसादात हैं, मशगूलियात हैं, रुकावटें हैं, ऐसी सूरत में अगर अल्लाह को याद करता है आदमी, अल्लाह ताला उसको बड़ा मकाम अता फरमाता है। बंदे ने हमको याद किया ऐसी हालत में जब जिस वक्त के आम तौर से लोग गाफिल होते हैं, उस वक्त बंदे ने हमको याद किया है, बड़ी कदर की। कोई मुसीबत आई चोट लगी हमने फौरन पाया इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन, अल्लाह को याद किया। हमारे हजरत माँ वरना का फरमाते थे, इस मदरसे में फरमाते थे, जब कोई मुसीबत आए फौरन अल्लाह को याद करो, उसके बाद डॉक्टर हकीम जो भी तजवीज करो, तो अल्लाह को भी चीज पसंद आएगा। ये मुसीबत आई तो मुझको याद किया इसे बंदे ने, और डॉक्टरी की डॉक्टरी में भी बरकत होगी, जो भी सभी रखा करेंगे इंशाल्लाह कारामत सारी होगी। ये बड़ा बड़ा है जाने का, जब कोई मुसीबत आए कोई बड़ा आए तो पहले अल्लाह को याद करो, आता रहता हमेशा हमेशा आते ही रहता है, अचानक कोई चीज आ जाती है। इसी वजह से उर्दू अर्दो फरमाया भी है अल्लाह मिनी असलग में फुजात खैर वो औदगन हो जाती शक, कैसी हमें दुआ ऐसी नबी कर सकता थी नबी अल्लाह मिनी असलग में फुजात अल्लाह अचानक खैर की का सवाल करता हूँ और अचानक शर के आने से पना मांगता हूँ, कोई कर सकता मुझे आप नबी कितनी हकीकत पर उसकी रोशनी दिक्कत हो रहा है कि नहीं आता दिन रात पड़ा जा रहा है, टूट गया पड़ा मर गया पड़ा हो गया पड़ा आ गया, अचानक ही जो सब चीज आ रही है भाई फला दिन में, अच्छा वो भी बीमार पड़ गया बीमार कब क्या हो गया। इस दिन पर जो अल्लाह को याद करता है मुझे इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन, इसी वजह से बड़ी फजीलत है मुझे इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। यह आप मुझे बरकत से बयान करने लगा, मेरी एक लफ्ज में बयान नहीं कर सकते इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। जब तुम मुसीबत आए पढ़ो इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन, बड़ी बड़ी अनायात होती है इस पढ़ने पर। लिखा हुआ है हजरत यूसुफ अलैहिस्सलाम के गुम होने का जब मालूम हुआ हजरत याकूब अलैहिस्सलाम को, तो क्या कहा या असफा अला यूसुफ, ये फरमाया कहा अगर ये आयत या रहती बनाली हुई होती तो ये पढ़ती या असफा अला यूसुफ न पढ़ते, इसका दर्जा उससे बढ़ा हुआ है। ये उम्मत मोहम्मदिया को खास तौर से दिया इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को थोड़ी मामूली सा खराश नहीं लगे। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम बार बार इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ रहे थे, हजरत आयशा को कहा सब कहा यार से मैं छोटा से मर गया और जो ये खराश आए अब उसके बाद इतना इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ते चले जा रहे हैं, वो वही कह सकती थी और भाई आए आयशा इसके नतीजे से तुम बाखबर नहीं हो, ये दम कहाँ तक बढ़ सकता है। तो सुनने में आता है ये हुआ तो बढ़ गया, ये हुआ तो ये हुआ, ये होता कि नहीं दिल्ला, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मार्फत थी, दुनियावी मार्फत ये है। अब जो डॉक्टर इन पहुंचे हैं कि इतना भी लगे तो इंजेक्शन लगवा लो तो बताए बढ़ जाए कि नहीं दिन रात ये हो रहा है। ये हुजूर अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जात मैं कहता हूँ हर चीज जो हम लोगों के हुजूर सल्लल्लाहु अलैहि वसल्लम में खोला मुझे बहुत मजा आता है, ये नबी कह सकता है जहाब जमो वक्त वरूफ वो सब निशान रखता प्यास चली गई और रगों में पानी पहुंच गया, कहां पहले रगों में पानी नहीं पहुंचता था, अब नहीं चला इसे पहुंचा दिया आंख को देता आदमी एक बोतल में आंख को देता बेहोश रहता है लगाए नहीं छोड़िए आंख को देता क्या रगों में पानी पहुंच गया से उस जमाने में फंस रहे हैं अल्लाह क्या उमदा दुआ है, कोई कर नहीं सकता कोई जहाम, ये इंतहाई मार्फत है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को इंतहाई मार्फत पालब अन जानिए कि कोई मबूद नहीं सिवा अल्लाह के, कहते ये वो इल्म है तमाम उलूम इसके अंदर मुंदरी है। हुजूर को कहा गया ला इलाहा इल्लल्लाह को जानिए, हमसे क्या कह रहा है क्या कह रहा है कहिए, हुजूर कहा जानिए یعنی وہاں کے تمام علوم اولین اور آخرین اسی کلمے کے اندر مندرج ہیں. کوئی معمول نہیں, کیونکہ حضور کو کہا جانا جانیے, جانیے کس کو کہا جائے گا؟ تمام علوم کا جامع رہے اسی کو اللہ فرمائے اپنے نبی سے. فعلم اللہ لا الہ, اس بنا پر جو بات بھی نبی صلی اللہ علیہ وسلم کی انتہائی بصیرت حکمت اور مبنی ذہب السم وطلت الوضوء وثبت الاجر شکنی جامع دعا ہے. پیار چلی گئی ثبت الاجر ذہب السم وطلت الوضوء وثبت الاجر ان شاء اللہ تعالی. کیا چلی گئی عروف شنڈے ہو گئے, عروف سیراب ہو گئے. ارے یہ تجربہ نہبت اب دیکھیے اب دنیا کی مارفت, دنیا کی مارفت اب دیکھیے وہ سبت اجر ان شاء اللہ اور ان شاء اللہ اجر ثابت ہو جائے اللہ کے سب دین دنیا سب آ جہاں بس جب پانی مل گیا پیاز مل گئی وہ تل تل ورو ارو تر بہت مشہور ہے یا واسر ہے حضرت نے فرمایا تو وہاں بھی دیکھا تھا وہاں بھی اوپر سے بہت یا واسر فضل افضل حضرت سے ہم لوگ نے یہاں سنا دیا غالباً اب غالباً کہہ سکتا بھائی کہ بار بار کہتے ہیں یا واسر فضل افضل فضل کو وسیع کرنے والے مغفرت کی دیر وسیع تو فضل کا بھی آپ نے تمام چیزیں ہیں اور مغفرت کی دیر مغفرت یا واسع الفضل اللہ تعالیٰ کے ہاں جو چیز جاری ہوتی ہے وہ جاری رہتی ہے, ختم تو وہ ہو جو ختم ہونے والی چیز ہو. نبی صلی اللہ علیہ وسلم کا نہ علم ختم ہونے والا نہ ان کی نعمتیں ختم ہونے والی, ختم ہونے کیا کروا یا واسع الفضل یا واسع ذہب الذم وطلب الورود ثبت العلم ان شاء اللہ. بہرحال اللہ تعالیٰ کہ جو بھی چیزیں چلی ہیں وہ چلتی رہیں گی, وہ ختم ہونے والی نہیں. اس بنا پر یہ کہے کہ صحابہ کے زمانے میں تو یہ چیز تھی اب نہیں نہیں, بلکہ ہو سکتا تم آج دو گنا چار گنا دس گنا بیس گنا مل جائے اس زمانے میں, کیونکہ بلاؤں کا زمانہ ہی ہے, آزمائشوں کا زمانہ ہے. اس میں وقت نکالنا اللہ کے لیے پر اللہ تعالیٰ سے ہمیشہ مانگتے ہی رہنا چاہیے, مانگنے ہی میں نفع ہے, کتنے میں نفع نہیں, دعا ہی میں دعا کرنے میں, ہر جگہ مانگنے میں تو ذلت ہے. یہ خدا کا ہے جتنا مانگے گا اتنی عزت بڑھی جائے گی. اللہ کے عزت تو اللہ کے سامنے جھکنے میں, اللہ کے سامنے عاجزی ظاہر کرنے میں. اس طرح پر یہ حدیثیں جو ہیں ہمارا یہ نہیں ہے, میں نے شاید 20-25 سال کبھی کسی رسالے میں اوپر یہ دیکھا تھی روایت, آج دیکھا میں نے دیکھا تو دیکھا ہوگا تو وہ رمضان ہی موقع پر انہوں نے اس کو لکھا تھا. اس روایت میں کہہ رہا ہوں وہ حدیث یہ ان لربکم عزوجل فی ایام دہرکم نفحات وتعرضوا لها لعل احدکم ان تصیبوا منه نفحة لا یشقی بعدها ابدا رواہ تبرانی. بے شک تمہارے رب کی طرف سے تمہارے زمانے ہی کے دنوں میں, تمہارے یعنی پہلے دفعہ گزر گیا یا بعد نہیں, تمہارے زمانے میں دنوں میں نفحات آتے ہیں ان کو تلاش کرو, ان کی تفصیل درجہ تھا. اگر تم ان کو پا گئے تو پھر بات تم کبھی شکی نہیں ہوگی. ڈھونڈنا ہے ہم لوگوں کو, ڈھونڈنے کا درجہ بھی پانے کا درجہ دے دیا جاتا ہے. ڈھونڈنا رہا یقین کرنا ہے اللہ کی رحمتیں پھیلی ہوئی ہمارا, جو چاہے اس کو لے لے, جو چاہے اس کو عرض کر لے. تجلیات جذب کے بعد سرور اکرم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں ان لربکم فی ایام دہرکم نفحات فتعرضوا لہ لعلہ ان یصیبہ نفحۃ منہ فلا تشکرون بعدہ ابدا. دوسری روایت ہے تمہارے رب کی طرف سے تمہارے زمانے ہی کے دنوں میں نفحات آتے ہیں, تمہارے رب کی طرف سے امید والی باتیں ہیں نہیں, تمہارے رب کی طرف سے تمہارے زمانے ہی کے دنوں میں نفحات آتے ہیں, ان کو تم تلاش کرو. گنو تم तलब तो करो, अल्लाह से तलब को बयान करो। अगर तुम उनको पा गए तो उसके बाद तुम कभी शकी नहीं होगी, उन लफात से तुम्हारा गुजर हो गया या लफात का तुझसे गुजर हो गया, अब शकी सआदत दी गई सआदत। तुम्हारी शकावत अजली सआदत अबदी से तब्दील हो जाएगी, कलमा बहुत गुना हो जाए। तुम्हारी शकावत हकीम साजिश से शायद बदल गया, तुम्हारी शकावत अजली सआदत अबदी से तब्दील हो जाएगी, यानी दायमी खुश नसीबी नसीब हो जाएगी। ढूंढो, ढूंढे कह रहे हैं, देना तो अल्लाह का काम है, ढूंढना तुम्हारा काम। नफात के क्या माने हैं ये हमने आपने नहीं समझा, नफात है क्या चीज? देहाती जमाने में उसका तर्जमा पाक, अल्लाह पाक के रहमत के झोंकों पे है, अल्लाह के रहमत के झोंके चलते रहते हैं, ये तर्जमा होते देहाती जबान में कह रहे हैं। कहते हैं नफात के क्या माने हैं, देहाती जबान में उसका तर्जमा अल्लाह की रहमत के झोंकों झोंके, और शहरी जबान में अल्लाह ताला के नसीब करम और जबान मुहद्दिस आदम उल्लाह अली कारी शरह मिशकान, नफात के माने जज्बात यानी अल्लाह के जज्ब करने की तजलियात। तीनों की बना दिया, देहाती लोगों का कुछ है, शहरी लोगों का कुछ है और मुहद्दिसीन का कुछ है। मुहद्दिसीन क्या कहते हैं, कारी नफात के माने हैं जज्बात यानी अल्लाह की जज्ब करने की तजलियात, अल्लाह की तजलियात तो बना दी जो तुमको जज्ब करें। ख्वाजा मोहम्मद बहाउद्दीन से किसी ने पूछा है आप कैसे पहुंचे, कहा जज्ब तुम्हें अल्लाह, अल्लाह की तरफ से एक जज्बा आया उसे मुझको खींच लिया, बगैर इस जज्बे के मुझे अल्लाह के कामयाब नहीं होता। किसी को अल्लाह ताला इब्तदान ये जज्बा देते हैं और किसी को मुजाहदात में देते हैं, लेकिन बगैर इसके अल्लाह तक पहुंचता नहीं थी बड़ा जिसको। समझिएगा इन सच्ची को गुजारिश नहीं मिल रहा, अल्लाह ताला हम सब इन तजलियात को लेने के तो अल्लाह के तजलियात होके चल रहे हैं। हिंदू चलती है गड़बड़ आती है कि नहीं, यहाँ भी आती है वहां भी आती है। तसव्वुर करो कि अल्लाह के तजलियात के भूखे कैसे कुछ होंगे। देहाती जबान में उसका तर्जमा अल्लाह के रहमत के झोंके और शहरी जबान में अल्लाह ताला के नसीब करम और बज़माने मुहद्दिस अज़ीम उल्लाह अली क़ारी क्या है, जज्बात के बारे क्या है, अल्लाह की जज्ब करने की तजलियात, तजलियात ऐसी है तुमको जज्ब कर दे या तुम उनकी रजा को जज्ब कर दो जो भी सूरत। अल्लाह ताला कौन है, अल्लाह यह सभी हमेशा सबके लिए जिसको अल्लाह चाहता है जज्ब कर ले, ठीक है आप हम चल रहे हैं कुछ तवज्जो रखिए, अल्लाह ताला खींचने के लिए तैयार है। फिर वाक्य बयान कर दो हजरत का, पकड़ो ना एक एक बड़े अमीर थे कहीं बैठे हुए थे ऊपर, एक बुजुर्ग जा रहे उन्होंने कहा आ जाइए, बहुत वाक्य सुना मुझे एक मत नहीं बुजुर्ग से कहा आइए जमाने में सीढ़ी है ये सब चीज थी मैं कैसे आऊं, मैं कमन करता हूँ कमन के लिए आसानी से पूछा मैं बिल्लू अमीर ने पूछा कि आप अल्लाह तक कैसे पहुंचे, कैसे से आप तक पहुंचे मैं क्या मतलब मैं आप तक पहुंचना चाहता तो पहुंच सकता था, आपने कमन फेंका उसको पकड़ लिया। इसे अल्लाह ताला जल्द फरमाते हैं तुम्हारी पहुंचता अपने पर कभी न करे वहां से वहां पर पहुंच नहीं सकते जल्द जल्द के कोई नहीं चुनू जो किसी का है। एक चुनौत यह है कि आदि चलता रहता अल्लाह की रहता एक ही बालों मजाजीब कुछ ऐसे लोग होते हैं कि इनको पहले से अल्लाह जब्त किए हुए हैं, सुलूक उनका बाद में तमाम होता है, बाद लोगों को चलाते हैं अल्लाह का मसाज में मुसीबत में मुजाजात में रखते हैं وہاں لوگ اللہ تعالیٰ اپنا بنا لیا, اس کے بعد بھائی چلنا تو ضروری ہے, اس راستے میں دیکھنا ضروری ہے, تب اس کو بھیجتے ہیں اس راستے پر چل رہی ہے. یہ اندر سے اللہ چل جلد بات یہاں پہ ادا فرماتے تھے, یہ بھی نقصان کا ہے. کہتے ہیں سب لوگ سوچتے ہوں گے کہ ایسی جلد ہم کو ہو جائے جیسے امیر جہاں دلی پہنچ گئے, یا ہم کو بھی ایسی صورت پیدا ہو جائے. ہر آدمی سوچتے پاٹو کر دیتے ہیں, میں بہت وہ سوال درست کرتے رہنا پڑتا تھا. ہم سب لوگ سمجھتے تھے کہ وہی امیر کی طرح کمل پھیر دیا ہم پہنچ جائیں, لیکن سوچو اپنے گھر سے شاہی دربار تک تو پیدل گئے تھے, یہ سلو کر کر دے دیا. یہ بھائی اپنے گھر سے وہاں تک چڑھ کے پیدل تب جد ہوا نہیں, گھر سے جب نہیں ہوئی مجاہدہ کیا تو اللہ چاہ رہی تھی وہ ابھی سے پہنچا دی. اس بات کے لیے نبی اکرم صلی اللہ علیہ وسلم ہم کو اپنے ساتھ رکھ دیجیے, آپ کے ہم معیت چاہتے ہیں, خلی خلی سے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم آئینی بے کثرت سلو, کثرت سلو سے میری مدد کرو, میں اکیلے نہیں لے جاتا, دونوں کی ضرورت ہے, جلد کی ضرورت ہے, مجاہدے کی ضرورت ہے, تم کو کچھ کرنا ہوگا, میں تو لے چلوں گا, میرا لے چلنا اکیلے کافی نہیں, مگر تم بھی کچھ کرو اور ہم بھی کچھ کریں تو پہنچ گئے. ہاں لوگوں نے سنو سمجھا پڑا تو بیٹھ ہو جا پڑھنے پر پہنچ گئے. جب صحابہ کے بارے میں یہ ہے کہ ان کو بھی کچھ کرنا پڑا, رحمان سے بچا بچا اے فاطمہ تم بھی اپنے کو بچاؤ, میں بچانے کے لیے پڑا ہوں, میں تمہارا باپ ضرور ہوں مجھے بچا ہوں. یہ گئے ابرے بادے دیے زمین آسمانے دیے گئے گاہ ابرے اور مادے دی گئے یہ زمین آسمانے دی گئے آسمانی دوسرا ہے, بس مانو تسلیم کرو سب کچھ مل جائے گا. اللہ تعالیٰ ہم سب لوگوں ان نفحات کے جھونکوں میں یا تو اس کو گزار دیں یا ہم کو اس سے گزار دیں, تاکہ شکاوت سے تو بن جائے گا, شہادت عملی تو حاضر ہو جائے. اللہ تعالیٰ جس کو چاہتا ہے اپنی طرف کھینچ لیتا ہے, وہ مقناطیس کا خالق ہے, وہ مقناطیس کا خالق ہے. تو ویسے دیکھی جائے پل وغیرہ دیکھیں مقناطیس ہی چیزیں ہیں, تار پر کٹا ہوا پورا پل جی مقناطیسی تو ہے, ایک دوسرے میں ایسی چیزیں ہیں جو مقناطیسی قوت کہتے ہیں, یہ مقناطیس کا لفظ ہے محمد حضرت. ابھی وہ مقناطیس کا خالق ہے جو اتنا زبردست مقناطیس پیدا کر سکتا ہے کہ زمین کا 24,000 میل کا جس کے نیچے کوئی کالا نہیں فضا میں معلق کر دیا ہے محمد. یہ مقناطیس اسی طرح بے شمار عالم سیارات و نجوم و ہزاروں شمس و قمر سب بلا ستون فضاؤں میں معلق ہیں, یہ ایک دوسرے کے مقناطیسی قوت ہے جو ایک دوسرے میں سوالے ہوئے ہیں اور اپنے راستوں میں تر رہے ہیں, کوئی فرق نہیں آتا. تو اتنا زبردست مقناطیس پیدا کرنے والا جس کو کھینچے گا وہ کیسے بغیر کھینچے رہ سکتا ہے, جب اللہ تم کو کھینچے گا سڑک پیدا کر اللہ جب تم کو کھینچے گا اللہ کھینچ ہی لے گا, اللہ جس کو کھینچے گا وہ کیسے بغیر کھینچے رہ سکتا ہے. بندے کو جذب کرنا ان کے لیے کیا مشکل ہے, تو نفحات معنی ہیں جذبات کے, یعنی کھینچنے کی مقناطیس لہریں چلتی رہتی ہیں جو اس میں آ گیا اس رو میں بس. اسی وجہ سے آدمی بار دن آدمی آتا ہے کہ ایک لمحہ دماغ میں ایسا ہے جو اسے دعا کرے گا جو آپ کو بال بزرگوں نے کیا ہے کہ اس پر یہ بازی بیٹھ جاتے تھے, پھر دو گھنٹہ بیٹھے, پھر دوسرے دن آدمی سے دبے سے بیٹھے, پھر دبے اسی میں رہے گا نا. تو اگر مستقل صبح سے دوہر کے وقت تک بیٹھنا مشکل, انہوں نے بانٹ دیا تھا کہ کوئی کوئی لمحہ ہوگا کسی وقت میں तो दो घंटा सुबह दो घंटा दोपहर दो घंटा वहां तक वो लम्हा जरूर आ जाएगा। ये एहतमाम किया लोगों ने उस लम्हा को पकड़ने के लिए और उन्हें दवा कबूल होने के लिए हम लोग किया कम है तो सबको मालूम है कि जुम्मा के दिन एक लम्हा जिनमें दवा कबूल होती है। जो कहते थे इन्हीं लम्हात में होगा उन लम्हात में जिक्र में बैठ जाते थे यानी जिक्र दुआ में बैठ जाते थे। अब 24 घंटा ये मगरिब को आता है जब तक वो करते थे ताकि वो लम्हा जरूर उसमें आएगा। जब आ जाएगा कामयाबी दुआ को बोली जाएगी। ये तलब की हजरत हकीम उम्मत माथानी ने नफा का जलमा तजलिया तिल मुकर्रबात कर दिया है और माने मतलब राजा ने पढ़ा तलब ध्यान करो तजलिया माथानी मुकर्रबात वो तजली जो करप करीब करने वाले हैं मुकर्रबात जो करीब करने वाले अल्लाह ताला के तजलिया जो बंदों को अल्लाह के करीब कर देते हैं वो तजलिया जो बंदों पर पड़ जाए तो अल्लाह का प्यारा मुकर्रब हो जाता है मुकर्रब हो जाता है। ऐसी तजलियात है जो उसकी तजली पड़ गई वो अल्लाह का मुकर्रब अल्लाह का महबूब हो गया अल्लाह के करीब हो मुकर्रब वली हो गया। अब सवाल ये होता है कि इन तजलियात का जमाना तो मालूम हो गया हर हर वक्त है लेकिन मकान भी तो मालूम हो कि उन तजलियात को कहाँ ढूंढे। अगर हर के वक्त लिखा ही दिया हजरत हरी लिखा लेकिन मकान भी तो मालूम हो कि उन तजलियात को कहाँ ढूंढे किधर ढूंढे इसका जवाब अल्लाह ताला ने मेरे कल्ब को अता फरमाया कि उनका मकान बुखारी शरीफ में है जैसा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो सा ला यशका जरीश ये बुखारी ने जवाब दे दिया है कि ये तजलियात कहाँ लगती है वो अल्लाह के जलसा अल्लाह के हम नशीब लाए क्योंकि उनका जलील हुमुल जलसा वो लोग हैं जलील कि लाइश का उनका जलीस नहीं वो खुद अल्लाह तक पहुंचे हुए हैं वो अल्लाह के जलीस हैं तो जो उनके वो भी अल्लाह का जलीस है। तमाम मौलान शबीर अहमद उस्मानी वगैरह सभी थे कहा कि अगर अल्लाह तक पहुंचने का सबसे आसान रथानी फरमाया सबसे आसान तरीका है कि अल्लाह वाले से रब पैदा कर लें। अल्लाह सब ने कहा हजरत ये चीज हमको नसीब फरमा दी है अल्फाज भी मैं करता हूँ कहते हैं यानी औलिया कहते हैं अल्लाह ताला के खास बंदों की शान यानी औलिया अल्लाह ये है जो उनके पास बैठ जाता है जो उनका जलीस वह हम नसीब होता है कभी शकी और बदबक नहीं होता ला यश का जलीस ये आ गया तो तारजात से उसका जोड़ होगा ही नहीं यानी उससे जो धोखा में आ जाएगा वो कभी शकी नहीं होगा। और यहाँ क्या है जोसा लाइश का जलीस हूँ मालूम हुआ कि अहमदुल्ला जो अल्लाह वाले हैं उनकी खिदमत में जो बैठेगा और जलीस होगा तो फिर वो कभी शकी नहीं होगा जवाब दिया ये लिख रहे अल्लाह तक यानी औलिया अल्लाह ये है जो उनके पास बैठ जाता है जो उनका जलीस व हम नशीन होता है कभी शकी और बदमख नहीं हो सकता। अपने प्यारों के सदके में हम सब की शिकायत को साल में रहते हैं अपने प्यारों के सदके में शिकवीस वगैरह कहूँ अपने प्यारों के सदके में हम सब की शिकायत को सादत में तब्दील वो अल्लाह के क्या प्यारे हैं जो अल्लाह के प्यारों की सोबत में बन गया है अल्लाह उसको भी प्यार कर किसी ने अगर आसिम झा से पूछा कि अगर लोग बुजुर्गों की सोबत में दफन होने में भी चाहते हैं कि उनके करीब दफन हो तो क्या इसका कोई फायदा पहुंचता है। बहुत कसम कहा कि अच्छा ये पंखा किसको झेल रहे आपको उनको हम अलग नहीं कि नहीं वही यही समझ लीजिए जो उनकी करीब नहीं होता उसका भी हवा ही वहाँ काफी धन्यवाद ये वहाँ दर्द चल रहा है क्या हमारी बात सवाल होती है हमको कुछ आदर होता नहीं। अपने प्यारों के सदके में हम सब की शिकायत को सादत में बदल देते हैं शकी को सही कर देते हैं शकी को सही कर देते हैं मालूम हुआ कि अहमदुल्लाह की सोहबत और मजलिस इन तजलियात का मकान है। वक्त तो हर वक्त है लेकिन मकान मखसूस है वक्त तो हर वक्त है हर वक्त जल्दी क्या ऊँचाई चलती रहती है लेकिन मकान क्या है अहमदुल्लाह की सोहबत और मजलिस उनकी तजलियात का मकान है شکاوت کو دور کرنے کے لیے اور سعادت دائمی کو حاصل کرنے کے لیے الوندہ کی صحبت میں یہ ہوائیں ملتی ہیں جہاں یہ تجلیات نازل ہوتی ہیں. ان کی صحبت میں تجلیات چلتی رہتی ہیں, جو بیٹھے گا وہ بھی اسے متاثر ہو جائے گا, بربر ہو جائے گا. اور سعادت دائمی کو حاصل کرنے کے لیے اہل اللہ کی صحبت میں یہ ہوائیں ملتی ہیں جہاں یہ تجلیات نازل ہوتی رہتی ہیں. سرور عالم صلی اللہ علیہ وسلم کو امت پر احسان ہے, آپ نے فرمایا کہ اللہ کے مقبول بندے جہاں رہتے ہوں تم ان کے پاس جاؤ, ان کے پاس بیٹھو, ان سے تمہاری شکاوت سعادت سے بن جائے گی. یہ حضور کا احسان ہے. آپ نے فرمایا سرور عالم صلی اللہ علیہ وسلم کا امت پر احسان ہے کہ آپ نے فرمایا کہ اللہ کے مقبول بندے جہاں رہتے ہیں تم ان کے پاس جاؤ, ان کے پاس بیٹھو, ان سے تمہاری شکاوت سعادت سے بڑھ جائے گی. اب آپ صلی اللہ علیہ وسلم جلسہ کی مزید تشریح پڑھیے. ان کی صحبت کی برکت سے تمہاری شکاوت, تمہاری بدبختی, بدنصیبی خوش نصیبی سے بدل جائے, خوش نصیبی سے بدل جائے. لا تشکر بارہ بتائے اس کے بعد کبھی تم شکی نہیں لگے, لیکن مل گئی اللہ اسے چھ رہے. اس حدیث میں تجلیات جب کا دوانا تجلیات اس حدیث میں تجلیات جب کا دوانا بتایا گیا ہے کہ دنیا کے شب و روز میں دیکھو تجلی مل گئی وہ شکی نہیں لگی, جو چلتی رہتی ہے کسی آ گیا اس میں تو پھر وہ شکی ہونے کے سوال ہی صحیح نہیں صحیح رہے. اور بخاری کی شدید پاک اللہ عشق نے ان تجلیات کے مکان کو بدلا دیا. اب تو یہ تھا کہ یہ ہے لیکن ملے کہاں, بخاری کی روایت کیا ہے لا عشق جلیس ہوں, ان کا یہاں شکی ہے نا, ان کا جلیس شکی نہیں ہوگی, ان ہواؤں میں آ جائے گا تو شکی. تو دونوں میں کیا ہوا, زمان تو وہ ہے اور مکان یہ ہے. یہ ثابت کیا گیا پاک اللہ عشق میں ان تجلیات کا مکان بتایا گیا, وہ اللہ والوں کی جگہ ہے جہاں وہ تجلیات جذب کی جاتی ہیں, جہاں اللہ والے رہتے ہیں ان پر اللہ تعالیٰ ہر وقت جذب کی تجلیات نازل فرماتے رہتے ہیں. اللہ کے خاص بندوں کے پہچان تھوڑا سا آپ کو کیسے معلوم ہے کہ یہ خاص بندے ہیں, یہ بھی دیکھیں کوئی بات بیان فرماتے ہیں. آپ کو کیسے معلوم کہ یہ خاص بندے ہیں, جو امت کے خاص بندے ہیں وہ ان کو خاص سمجھتے ہیں, جو امت کے خاص لوگ ہیں ان کو خاص سمجھتے ہوں تو سمجھو کہ یہ بھی کچھ ہے اللہ والا. اور کسی بزرگ کی اس نے صحبت اٹھائی ایک بار, اللہ والے اس کو اچھا سمجھتے ہوں اور اس نے خود کسی بزرگ کی صحبت میں رہا ہو اٹھایا. شریعت و سنت پر چل رہا ہے, علماء دین بھی اس کی تصدیق کر رہے ہوں, خالی عوام کا مجمع نہ ہو. تو آخر میں بتا دیا کہ جذب کیسے ملے گا زمانہ, تو آخر میں یہ بتا دیا کہ جذب کیسے ملے گا اور کہاں ملے گا اور کب ملے گا سب بتا دیا. ایک حدیث پاک میں زمانہ بتایا گیا ہے, پورے زمانے میں قیامت ہے, اللہ کی تجلیات برستی رہے گی. ان رب کو ایام دہرات دفات, یہ ہمیشہ رہے گا, وہ تو کبھی کبھی ہے. اور یہ تمہارے رب کی طرف سے تمہارے زمانے کے دن رات میں یہ تجلیات جسے اللہ تعالیٰ نے اپنے بندوں کو جذب کرتا ہے نازل ہوتی رہیں گی, گھبراہ نہیں, وہ تو اپنی جگہ پر وہ چیز ہے. یہ چیز ہے کہ ہر وقت ہے, وہی تم کو اچھی جگہ پہنچا دیں گی. تجلیات جب ہوگی اچھی جگہ جہاں ایسی چیزیں ملتی ہیں وہاں اللہ پہنچائے. یہ تجلیات جن سے اللہ تعالیٰ اپنے بندوں کو جذب کرتا ہے نازل ہوتی رہیں گی, ان کو تلاش کرتے رہو, حاصل اسے تلاش کرتے رہو. اگر کوئی تجلی حاصل ہو گئی تو پھر کبھی شکی نہیں ہوں گے. مگر ان کا مکان کہاں ہے, یہ تجلیات کہاں ملیں گی, جو دوسری حدیث پاک میں بتا دیا گیا ہے کہ اللہ والوں کی صحبت میں ملیں گی, جہاں اللہ تعالیٰ بندوں کو اپنی طرف جذب کرتا ہے. ان کا جلیس ہم نشین کبھی بدبخت اور شکی نہیں ہو سکتا. معلوم ہوا کہ شکاوت سے رہنے, شکاوت سے محمود رکھنے والی, شکاوت سے محفوظ رکھنے والی تجلیات جذب کا مکان اہل اللہ کی مجالی سے. فیضان الحدیث کتاب لکھی بھی ہوگی, بہرحال اس پر دل میں یہ بات آئی کہ خراب ہو تو ہوئی ہے, اللہ تعالیٰ ہم سب لوگوں کو اس مہینے میں خاص ان تجلیات پر توجہ کرنے کی توفیق عطا فرمائے. یہ سوچ ہے کہ اللہ کی تجلیات جب ہر زمانے میں ہے تو اللہ نے تو خاص ہی خاص کتنی رمضان کی فضیلتیں ہیں کوئی کہہ نہیں سکتا, تصور نہیں کر سکتا. رمضان کے اندر جو روزہ ہے اس روزے کی کتنی فضیلت ہے. جو شوال ہے میں یہی روزہ قضا آپ کریں وہ بات نہیں ہوگی جو رمضان میں رہنے کی ہے. اس طرح پر ہر آدمی یہی چاہتا ہے روزہ رہ جائے, اس کی فضیلت ہوتی ہے. اللہ تعالیٰ مجھے بھی توفیق سے پورا روزہ میں رکھوں جو ہوتا ہے کیا ہوگا نہیں جو بول رہا تھا دعائیں خیر کی درخواست ہے. اللہ تعالیٰ قوت بھی دے, اللہ اپنی نسبت بھی دے, اللہ اپنی محبت و معافت بھی دے. اللہ کے لیے کچھ مشکل ہے سب کو دینے کے لیے اللہ تعالیٰ دعا بھی کر دیجیے. یا اللہ یہ نفعات تجربیات جو ہر بار چل رہے ہیں اللہ ان سے ہم کو حصہ ہے وہ آخر نصیب کر رہے ہیں. ہم سب کو اپنے خاص قدر و کرم سے نواز دیجیے اللہ, ایسی تجلی فرمائیے کہ شکاوت سے کوئی بات ہی نہ ہو, سعادت ہی سعادت کو ہم اپنی تجربہ کے ہیں. ہم کو ہمارے تمام ضروریات کے تمام مسلمانوں کو جو انتہائی پریشانیوں میں اللہ تعالیٰ پریشانیوں سے نجات کلی عطا فرما, خاص رحمت کا معاملہ فرما, بیماریوں سے ظاہری بیماریوں سے بھی حفاظت فرما. باطنی بیماری حسد ہے, کینہ ہے, کبر ہے, اس کے باوجود سب چیزیں رہتی ہیں. اللہ ان سب سے ہم کو نجات کلی عطا فرما اور شفا کلی عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین. محمد رسول اللہ صلی اللہ علیہ وسلم.